हेलो नमस्कार नमस्कार को डालेन्द्र केसीजी बोल्नु भयो होइन? जुन हस्ती चौर 8 पालुखामा जुन आज दिउँसो करिब 3 बजेको समयमा घरमा आगो लागि भयो र तुलबहादुर कुमालजीको परिवार चाहिँ निकै बिचल्लीमा पर्यो भन्ने खबर आएको छ होइन? अहिले त्यहाँको अवस्था बारे बताइदिनुहोस् न। यति बेला यहाँ नानीहरू त राम्रै भएका छन्, 2 लाख जति क्षति भएको छ, अरू त अन्न पानी सब जलेर नष्ट भएको छ। हामीले 2 लाख जति परिवारहरूले पनि 2 लाख जति अनुमान गरेर जानुभयो। त्यो आगो निभाउने कार्यमा स्थानीयवासी जुटेर अलि अन्यत्र क्षति हुन चाहिँ दिनु भएन है? हजुर, अन्यत्र क्षति दिनुभयो, गाउँ जुटेर गरिदियो भनेर त्यसपछि आगो नियन्त्रणमा ल्यायो। अनि के छ, अन्य मानवीय र पशुको क्षति चाहिँ भएको छ कि छैन? छैन, अरू अन्नपात सबै जलेर नष्ट भयो है सबै? हजुर। अनि यो आगो चाहिँ कसरी लाग्न गएको रहेछ? आगो चाहिँ घरको मालिक पनि नै कसरी लाग्यो भने पत्ता लाउनै सक्नु भएन, परिवारले लाउन सक्नु भएन, हामीले पनि लाउन सकिएन। खरको छाना थियो? हजुर, खरको छाना थियो। हजुर, अर्को छाना थियो, दुईटा घर थियो नजिक नजिक, सानसानो बुहारीलाई कोठा गरिदिएको, त्यसमा अन्न जोगाइयो अलिकति, अरू घरतिरको अन्न सब जलेर नष्ट भयो। अहिले ती पीडित पक्षलाई फोन दिन सक्नुहुन्छ तपाईँ? हजुर सक्छु। ल दिनुहोस्। हेलो नमस्कार। हजुरको शुभ नाम चाहिँ के पर्यो? मेरो जुना कुमार। जुना कुमार, तुलबहादुर कुमालको के पर्ने? तुलबहादुर कुमालको के पर्नुहुन्छ? ए श्रीमती, तपाईँहरू कहाँ कहाँ जानुभएको थियो त्यो आगो लाग्दाखेरि? कसरी आगो सल्कियो भन्ने लाग्छ? भगवान्ले पनि आगो लगाइदिन्छन् र बालबच्चाहरू लगाई के गरे भनेर कहाँ भगवान्ले भन्नुहुन्छ त भने? खरले छाको घर हो? अनि तपाईँको श्रीमान अहिले कहाँ हुनुहुन्छ? ए श्रीमान दिल्लीमा हुनुहुन्छ। न गाँस न बाँस न कपास भएर बस्नु भएको छ, अहिले कसो घरमा बस्दै हुनुहुन्छ? कतिजनाको परिवार हो अहिले त्यहाँ? ए श्रीमानलाई खबर गर्नुभयो? ल हवस् त, तपाईँहरूको जुन बिचल्ली परेको छ सम्बन्धित निकायले सुनोस् र स्थानीयवासीले पनि तपाईँहरूको उद्धारका लागि जुट्नका लागि हामी आग्रह गर्दै एकचोटि पुनः ढालेन्द्र केसीजीलाई फोन दिनुहोस् त। लिनुहोस्। ल है, तपाईँहरू स्थानीय युवा भएको नाताले तपाईँहरू सहयोग सङ्कलनमा जुट्नुहोला, गाविस अन्य सङ्घ संस्था व्यक्ति जुटाएर यो परिवारलाई एउटा बासको व्यवस्था र खानपिनको व्यवस्थाको लागि जुट्नुहोला भन्ने हामी आग्रह गर्दछौँ। हस् धन्यवाद। ल।